कहिले समतल सागर भइरहिरहन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो भोजन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। लाखो माया मारेर जाने मान्छे, ओ लाखो माया मारेर जाने मान्छे, मलाई यता न उता पारेर जाने मान्छे, ओ लाखो माया मारेर जाने मान्छे, मलाई यता न उता पारेर जाने मान्छे, तिम्रो जिन्दगी पनि आँसुमा डुबेको सुन्न पाऊ, तिम्रो जिन्दगी पनि आँसुमा डुबेको सुन्न पाऊ, ओ लाखो माया मारेर जाने मान्छे, मलाई यता न उता पारेर जाने मान्छे, तिम्रो जिन्दगी पनि आँसुमा डुबेको सुन्न पाऊ, हुँदा खाँदाको प्रेम अन्तै सारेर जाने मान्छे, हुँदा खाँदाको प्रेम अन्तै सारेर जाने मान्छे। तिम्रो पनि छाती भित्र आगो दन्कियो, सधैँभरि माया पाउन मुटु छल्कियो, सधैँभरि माया पाउन मुटु छल्कियो। महात्मा गान्धी भन्थे, कसैले तिमीलाई एउटा गालामा हान्यो भने अर्को गाला पनि थाप्नु। उनको आशय के थियो भने त्यसरी अर्को गाला पनि थापिदिँदा हिर्काउने मान्छे आफै लज्जित बन्छ र अर्को गाला पनि थाप्नेको महानताको अगाडि नतमस्तक हुन्छ। सायद यही नै थियो गान्धीको अभिप्राय। तर समयको काँटा कहाँ गान्धीकै युगमा अल्झिएर बसेको छ र? समय त धेरै फेरिएको छ नि त्यो बेलाभन्दा। आज पनि त्यस्तै आदर्शले बाँच्न कहाँ सकिन्छ र? जिन्दगीलाई परिभाषित गर्न शब्दहरूको आवश्यकता त पर्छ, तर जिन्दगी चाहिँ शब्दहरूमा भेटिँदैन फेरि। त्यो बिल्कुल फरक हुन्छ शब्दहरूभन्दा। अक्षर अक्षर मिलाएर शब्द बनाए जस्तो, शब्द शब्द मिलाएर वाक्य बनाए जस्तो, अनि वाक्य वाक्य मिलाएर अनुच्छेद अनुच्छेद अनुच्छेदको पेज पेज पेजको किताब बनाए जस्तो कहाँ सजिलो हुन्छ र जिन्दगी किस्ता किस्तामा बाँच्ने भन्ने कुरा। व्यक्ति स्कुले जीवनमा जति आदर्शवादी कहिल्यै हुँदैन होला, सायद म पनि त्यस्तै थिएँ। ती दिनहरूमा घरमा आमा बुवा र स्कुलमा शिक्षकले भनेको कुरा निसन्देह स्वीकारिन्थ्यो। गान्धीको त्यस्तो भनाइ मनमा लिएर बडो आदर्शवादी बन्दै अगाडि बढिरहेको मैले जब जिन्दगीलाई भोग्न थालेँ अनि गडबड लाग्न थाल्यो सिकेको कुरा र भोगेको कुराको बिचमा। किनकि गान्धीको बाणी कण्ठ गरेको मलाई समयले अन्याय गर्ने भन्दा सहने बढी दोषी हो भनेर पढाउन थाल्यो। यो पछिल्लो सिकाइ चाहिँ व्यवहारिकताको नजिक लाग्यो मलाई र लाग्दैछ पनि। फुलको जवाफ पत्थरले दिने मान्छेहरूको झुन्ड भएको समाजमा म कसरी आफूलाई यो दुनियाँभन्दा बेग्लै बनाउन सक्छु? मैले व्यक्तिलाई आदर्शवादी बन्न सिकाउने धेरै किताबहरू पढेको छु। आदर्शवाद सम्बन्धी धेरै व्यक्तिको जीवनी पनि पढेको छु। तर पनि जिन्दगी सोही बमोजिम अघि बढाउन भने सकिनँ मैले। सायद चाहिन होला पनि। रामायणमा आदर्श पुरुष रामले अरूको कुरा सुनेर जब गर्भवती श्रीमती सीतालाई जङ्गलमा छाडिदिएको पढेँ नि मैले, अनि त झन् यो समाजको बुझाइमा आदर्श भनेको के रहेछ भनेर बुझ्न निकै कठिन भयो मलाई। र त आदर्शको टोपी मिल्काएर कर्म अनुसारको फल सबैले पाउनुपर्छ भन्ने मार्गमा फटाफट हुइकिन थाले म। ठिक यही कुरा मेरो जिन्दगीमा पनि लागू भइदियो। दुबईको सहमतिमा नै हो हामीले स्वतन्त्रतापूर्वक एकअर्कालाई प्रेम गर्न थालेको। तर जब तिमीले सम्बन्ध अन्त्य भएको एकतर्फी निर्णय सुनायौ म अवाक भएँ। सम्बन्ध सुरु गर्न दुवैजनाको मन्जुरी चाहिन्छ भने अन्त्य गर्न चाहिँ किन एउटैको निर्णय काफी हुन्छ भन्ने प्रश्नको जवाफ जति खोजे पनि भेटिनँ मैले। अनेक अनेक सपना देख्ने बानी पारेर आफ्नै भन्ने मान्छे जब बीच बाटोमै कोही अरूकै जिन्दगीमा टाँसिँदै आफूलाई पिठ्यौँ पछि छुरा हानिदिन्छ नि, अनि साह्रै चित्त दुख्दो रहेछ। यति नै बेला भुलिँदो रहेछ सबै सबै आदर्शका कुराहरू। मन त मान्छेले आफ्नै मनको कुरा त सुन्दो रहेछ नि, मैले पनि त्यही मनको कुरा सुने। तिम्रो पनि मेरो जस्तै आँसु खसोस् सधैँभरि, आफन्तकै गहिरो चोट मनमा बसोस् सधैँभरि। तिम्रो पनि मेरो जस्तै आँसु खसोस् सधैँभरि, आफन्तकै गहिरो चोट मनमा बसोस् सधैँभरि। पीडा कस्तो हुन्छ भन्ने बल्ल थाहा पाउँछौ तिमीले, पल पल उही यादहरूले जीवन डसोस् सधैँभरि। पल पल उही यादहरूले जीवन डसोस् सधैँभरि। चुले सिले रेटी रेटी तिखो छुरा चलायो, तिमले माया अन्तै सार्यो, जोरी पारी सबै हसायो। हो चुले सिले रेटी रेटी तिखो छुरा चलायो, तिमले माया अन्तै सार्यो, जोरी पारी सबै हसायो। हसी हसी अचानमा रेटने को जिंदगी ने गढ़ेलो झै आगो सल्कियो। सधै भरी माया पाउन मुटु छल्कियो, सधै भरी माया पाउन मुटु छल्कियो। मान्छेहरू भन्लान् हिजो त्यति धेरै माया गरेको मान्छेको पनि कुभलो चिताउँछन् त, उसले सधैँ रुनु परोस् भनेर कामना गर्छन् त। हो यसो भनेर पनि मान्छेहरू मलाई प्रश्न गर्लान्, म बुझाउन नसकौँला सबै सबैलाई। आफ्ना कतिपय वैयक्तिक कुराहरू सारालाई बुझाइरहनु पर्छ भन्ने पनि त होइन। फेरि पनि नबुझेकाहरूले अनेकन गाली गलौज गर्ने छुट भने अघोषित रूपमै पाएका हुँदा रहेछन्। तिमी नजिक आयौ म पनि नजिक सरिदिएँ। त्यो निकटताले एउटा सम्बन्धको बीजारोपण गर्यो, त्यसलाई हामीले नै प्रेमको नाम दियौँ र दुवै मिली गोडमेल गर्दै अघि बढ्यौँ। यी बीचमा हामीले एकअर्कालाई प्रेम त गऱ्यौँ तर प्रेम मात्रै भने गरेनौँ। एकअर्काको रुचिमा आफ्नो रुचि जोडा मिलाउन खोज्यौँ। कति मिल्थे कति मिल्थेनन् त्यति बेला सम्झौता गऱ्यौँ, सहमति गऱ्यौँ। हामी बीच बितेका समयहरूको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने पक्कै पनि सम्झिनेछौ तिमीले। हामी सँगै हाँस्थ्यौँ र सँगै हाँसेनौँ मात्रै, कहिलेकाहीँ सँगै रोयौँ पनि। हाँसोको भन्दा आँसुको नाता बलियो हुने भएर पनि हो कि झनै नजिक भइरह्यौँ हामी। समग्रमा जिन्दगी बाँच्ने अभ्यास गर्यौँ हामीले, त्यो पनि सँगसँगै। तर विडम्बना भन्ने के त्यो अभ्यासको सजीवता हेर्न भने चाहिनौ तिमीले। अभ्यासलाई अभ्यासमै सीमित बनाएर अलग्गियो मबाट। मैले केही बुझ्नै सकिनँ, टुलु टुलु हेरिरहे मात्रै। साइकल वा मोटरसाइकल चढ्ने बानी परेको मान्छे पछि ती साधन थन्क्याएर पैदल हिँड्न सक्दैन रहेछ सायद। त्यस्तै त महसुस गरेँ मैले पनि। यसो भन्नुको अर्थ तिमीलाई आफू अनुकूल उपयोग गर्ने बानी परेको थियो मलाई भन्ने बिल्कुल होइन। बरु के चाहिँ हो भने तिमीसँगै भए मात्रै जिन्दगीको यात्रा गर्ने बानी चाहिँ पारेकी रहेछौ तिमीले मलाई। तिमी त गयौ तर तिमीले लगाए कि मेरो त्यो बानी भने गएन, म सँगै बस्यो त्यो र त बाँच्नै गाह्रो पारिरह्यो मलाई। गाउँमा हुँदा हामी खोलामा पौडी खेल्न जान्थ्यौँ अनि एउटा खेल पनि खेल्थ्यौँ, सबैभन्दा धेरै बेरसम्म पानीमा डुबेर को बस्न सक्छ भनेर। त्यति बेला मुस्किलले पानीभित्र केही बेर बसेर निस्किँदा सासै फेर्न नसकेर जति सकस पर्थ्यो नि त्यस्तै सकस पारेर टाढियौ तिमी मेरो यात्राबाट मैले जति नै लेखाजोखा गर्दा पनि आफ्नो दोष भेट्टाउन नसकेपछि किन अझै पनि तिम्रो सुखद जीवनको कामना गरिरहँ म जबकि मैले मेरा क्रियाकलापहरू मूल्याङ्कन गर्दा म दोषमुक्त मात्रै पाउँछु आफूलाई भने आँसु झर्दा कति पीडा हुँदो रहेछ भनेर तिमीलाई पनि थाहा होस् न म मात्रै कति रुनु तिमीले त्यसरी बसाई नसरेको भए वारी छाडी पारी एक्लै नतरेको भए तिमीले त्यसरी बसाई नसरेको भए वारी छाडी पारी एक्लै नतरेको भए यति धेरै रिस राग किन गर्थे र म माया गर्दा गर्दै घात नगरेको भए माया गर्दा गर्दै घात नगरेको भए तिमीले त डुबाई छाड्यौ मन मिले मुटुलाई जिन्दगी भर आँसु दियौ चोखो माया लाउनेलाई हो तिमीले त डुबाई छाड्यौ मन मिले मुटुलाई जिन्दगी भर आँसु दियौ चोखो माया लाउनेलाई अर्काको मन धर धरी रुवाउने को सुख सधैँ टाढैबाट अन्तै तर्कियो सधैँ भरि माया पाउन मुटु छल्कियो सधैँ भरि माया पाउन मुटु छल्कियो मेरो मनमा आगो लाउने तिम्रो पनि छातीभित्र आगो दन्कियोस् सधैँ भरि माया पाउन मुटु छल्कियोस् सधैँ भरि माया पाउन मुटु छल्कियोस् सधैँ भरि माया पाउन मुटु छल्कियोस् यी आँसुको अर्थ यी रुवाईको अर्थ यी आँसुको अर्थ यी रुवाईको अर्थ बुझ्नुपर्छ तिमीले यिनी दुखाइको अर्थ म मात्रै तिम्रो भलो किन चिताइरहँ जस्तोलाई त्यस्तै भन्ने मेरो बुझाइको अर्थ जस्तोलाई त्यस्तै भन्ने मेरो बुझाइको अर्थ हप्ता दिनमा एक फेर घर घरमा आउँछ छुट्टी यसै न्यास्रो लाग्ने गहिरो माया लाउँछ सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ खुसी थोरै आँसु धेरै पिर छ आज पनि पारी सुनिल वारी महावीर छ आज पनि जीवनसँग धेरै नजिकको एउटा रेडियो कार्यक्रम बहकिने मन कतै मन जोडिएको तपाईँ कतै मन तोडिएको तपाईँ अनि कतै चाहिँ यो दिलको कारोबारमा अझै नपर्नु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा तपाईँलाई एक हप्ताभरि पर्खाएर आफू चाहिँ कहाँ कहाँ पुगे पनि यति बेला भने यो चिसो रातमा तपाईँको न्यानो माया मनमा कैद गर्न टुप्लुक्क आइपुगे सारथी सुनिल राज भारतसँगै आँसु दिएर आउँछु आँसु पिएर आउँछु भौतारिन्छु यात्राबीच छटपटिएर आउँछु आँसु दिएर आउँछु आँसु पिएर आउँछु भौतारिन्छु यात्राबीच छटपटिएर आउँछु तपाईँ भन्नुहुन्छ सधैँ बहकायो महावीरले बहकाउन प्राय साथमा सुनिल लिएर आउँछु बहकाउन प्राय साथमा सुनिल लिएर आउँछु नमस्कार सुस्वागतम यो चिसो रातमा आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत सामुदायिक सूचना नेटवर्क सीआईएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मनको एउटा अर्को नौलो श्रृङ्खलामा तपाईँलाई स्वागत छ। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। सामुदायिक सूचना नेटवर्क सीआईएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मनको साथमा हुनुहुन्छ तपाईँ। कार्यक्रम बहकिने मन प्रेम विषयमा केन्द्रित रहने कार्यक्रम हो। साहित्यको मुक्तक विधालाई लिने गरेका छौँ, जस अन्तर्गत साताको छ उत्कृष्ट मुक्तक आज पनि मसँग छ। तपाईँ धेरै धेरै रिसाउने काम हो यो चाहिँ, तपाईँ धेरैको गाली खाने काम। 300-400 बढी मुक्तक पठाउनुहुन्छ, 300-400 धेरै साथीहरूले 6 लिएर आउनुपर्ने बाध्यता छ, अनि तपाईँ धेरैको गाली खान्छु एक हप्ताभरिमा। त्यही पनि यो धेरैबाट थोरै मात्रै आइरहँदाखेरि त्यसको महत्त्व नै फेरि भिन्दै हुन्छ, त्यो चाहिँ तपाईँले पनि बुझ्नु भएको छ, मैले पनि बुझेको छु। बहकिने मन प्रेम विषयमा आधारित कार्यक्रम हो। 01-5260-671 यो नम्बर खुला गर्छौँ, एउटा विषय उठाउँछौँ, त्यो विषयमा तपाईँको विचार पनि बुझ्छौँ। यस्तै यस्तै हुन् कुराहरू, आजको लागि के विषय छ भन्ने तपाईँलाई लागिरहेको होला। प्रेम गर्नेहरू, प्रेमकर्ताहरू, प्रेमी अथवा प्रेमिका, जो दुवैजनाको बिचमा एउटाले अर्कोलाई म तिमीसँग प्रेम गर्छु या तिमीलाई माया गर्छु भन्ने कुराको प्रकट भइसकेपछि जब प्रेम सम्बन्ध सुरु हुन्छ, त्यो सुरु भइसकेको सम्बन्ध सबै उही ढङ्गले, सबै ती दुईले सोचे जसरी मात्रै अघि बढ्छन् भन्ने होइन। बिचमा अनेकन बाधा व्यवधानहरू आइदिन्छन्, त्यो बिचमा समाज आइदिन सक्छ, त्यो बिचमा निकै अप्ठ्यारा जटिल जटिल अवस्थाहरू आइदिन सक्छ। अझ सबैभन्दा जटिल त ती दुवैको मन जस्तो छ आज प्रेम सुरु गर्दा, त्यस्तै भोलि नरहन सक्छ। एकले अर्कोलाई हिजो गरेको त्यो जुन बाचा कसम भनौँ या त्यो हिजो गरेको कुराहरू, त्यो त्यसमा आफू अडिग नरहेर त्यसबाट मन परिवर्तन हुनसक्छ र सम्बन्ध त्यही अवस्थामा नरहन सक्छ। त्यतिखेर जब हामी प्रेम छुट्यो, प्रेम मेरो प्रेम सकियो भनेर बुझ्छौँ, प्रेम सम्बन्ध सकिएको त्यो अवस्थालाई, त्यसपछि कतिपय व्यक्तिहरू चाहिँ, अधिकांश नै भनौँ, धेरै चाहिँ त्यसपछि त्यो हिजो प्रेम गरेको व्यक्तिसँग शत्रुतापूर्ण व्यवहार हुन थाल्छ। उसलाई रिस गर्ने, उसको डाहा गर्ने, होइन बाटोमा भेट्दाखेरि पनि आँखा तरेर हिँड्ने, या त्यो बाटो हिँड्दै नहिँड्ने, गाली गलौज गर्ने, अरू कसैसँग त्यो व्यक्तिको बारेमा कुरा गर्नुपर्दा उसको नराम्रो नराम्रो किसिमको हल्लाहरू फैलाउने, उसँग मेरो यस्तो यस्तो सम्बन्ध भयो, यस्तो मान्छे हो, त्यो त यस्तो मान्छे, त्यसरी मैले छोडिदिएँ भन्ने, उसको बेइज्जती हुने जस्तो कुराहरू गर्ने, त्यस्तो त्यस्तो व्यवहार पनि अधिकांशले गरिरहेका हुन्छन्। हिजो यति धेरै प्रेम गरेको व्यक्ति जब त्यो प्रेम सम्बन्ध छुट्टिन्छ, त्यसपछि एक्कासी किन यति धेरै घृणा पलाउँछ त, किन यस्तो शत्रुतापूर्ण व्यवहार सुरु हुन्छ त, किन चटक्कै मन नपरेको जस्ता कुराहरू सुरु हुन्छन्। हिजो संसारको सबैभन्दा राम्रो ठानिएको, संसारको सबैभन्दा उत्कृष्ट मानिएको त्यही व्यक्ति अब चाहिँ किन संसारको सबैभन्दा खत्तम लाग्न थाल्छ त, त्यसो भन्दै किन हिँड्छन् त व्यक्तिहरू अरूहरूसँग किन कुरा काट्छन् त, यो विषयमा आज हामी कुरा गर्छौँ। 01-5260-671 यो नम्बर खुला गरेका छौँ। मैले यसो भनिरहँदा अघि नै देखेँ फोन सम्पर्कमा एकजना साथी हुनुहुन्छ, उहाँसँग कुरा गर्छु अनि अरू कुराहरूमा अघि बढाउँला। हेलो हजुर दाइ, नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्नु हुँदैछ? हजुर अछामदेखि उपेन्द्र तिमिलसेना बोल्दैछु दाइ। अछामको कुन ठाउँ उपेन्द्रजी? अछामको यो सान्तडा भन्ने गाविसदेखि हो दाइ। ए ए, अनि उपेन्द्रजी, प्रेम सम्बन्ध छुटिएपछि अधिकांश व्यक्ति किन एक अर्काप्रति शत्रुतापूर्ण व्यवहार गर्छन् होला? प्रेम सम्बन्ध छुटिन्छ नि, त्यो छुटिसकेपछि कतिपय व्यक्तिहरू चाहिँ रिस गर्न थाल्छन्। हिजो प्रेम गरिरहेको व्यक्तिलाई अब रिस गर्ने, उसको कुराहरू काट्ने, ऊ नराम्रो थियो भनेर हल्लाहरू गर्न थाल्ने, त्यस्तो त्यो एउटा प्रतिस्पर्धा जस्तो, त्यो रिस राग जस्तो किन लिन्छन् होला व्यक्तिहरू? कुनै पनि सामान, माल सामान आफूसँग हुँदाखेरि जति माया लाग्छ नि दाइ, त्योबाट अलग हुँदा त्यो प्रति उसको घृणा जान्न थाल्छ, सायद त्यही भएर हुनसक्छ। एउटा चाहिँ हुन नै सक्छ कि आफूबाट टाढा भएपछि त्यो घिना लाग्न सक्छ भने, तर फेरि अर्को एउटा भनाइ पनि छ नि कि त्यो आफूसँगै हुँदाखेरि भन्दा आफूबाट टाढा गइसकेपछि चाहिँ महत्त्व झन् बढी हुन थाल्छ भन्ने पनि त छ नि, होइन? कतिपय अवस्थामा त्यो त्यसो पनि हुन्छ होला, आफूबाट टाढा भइसकेपछि झन् बढी महत्त्व लागेर पनि बरु रिस गर्ने चित्त बुझाउनकै लागि भए पनि त्यस्तो नि हुनसक्छ होला। खैर तपाईँले पनि आफ्नो विचार राख्नुभयो, तपाईँले राख्नुभयो, अरू साथीहरूले पनि राख्नु होला। एकछिनमा तपाईँ मुक्तक सुरु गर्नुहोस् तपाईँको। अब आवाज निस्किन्छ तिम्रो तस्बिरबाट अनि भगवान् बोल्नेछ मन्दिरबाट, आवाज निस्किन्छ तिम्रो तस्बिरबाट अनि भगवान् बोल्नेछ मन्दिरबाट, यस्ता पनि चोर हुँदा रहेछन् मुटु पनि हरायो शरीरबाट, आवाज निस्किन्छ तिम्रो तस्बिरबाट अनि भगवान् बोल्नेछ मन्दिरबाट। सकिन्छ भने मन र शरीर हेरेर बस्नु, सकिन्छ भने मन र शरीर हेरेर बस्नु, सम्भव नभए त्यो उनको तस्बिर हेरेर बस्नु। सकिन्छ भने मन र शरीर हेरेर बस्नु, सम्भव नभए त्यो उनको तस्बिर हेरेर बस्नु। जब सबै सकिन्छ आशाहरू जिन्दगीमा, जब सबै सकिन्छ आशाहरू जिन्दगीमा, आस्था लिनु मनमा अनि मन्दिर हेरेर बस्नु, आस्था लिनु मनमा अनि मन्दिर हेरेर बस्नु। नमस्कार उपेन्द्रजी, छुट्टिन्छौँ। कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। अब आउने यो फागुन एक गते विश्व रेडियो दिवस, रेडियो र युवा यो वर्षको नारा यो रहेको छ, त्यसैले पनि हामी साताको छ उत्कृष्ट मुक्तकमा दुईवटा मुक्तक चाहिँ चारवटा अरू जस्तै पहिले जस्तै र दुईवटा चाहिँ रेडियोसँग सम्बन्धित मुक्तकहरू हामी छान्ने गर्छौँ छवटामा, र कार्यक्रम बहकिने मनमा पनि रेडियोसँग सम्बन्धित केही कुराकानीहरू पनि गरौँला पनि। आखिर रेडियो रह्यो, त्यसपछि यो केही वर्ष अघि मात्रै हेर्ने हो भने पनि रेडियो बिना कस्तो थियो भनेर सोध्दा पनि अचम्म लाग्छ। अहिले एउटै जिल्लामा अहिले त पाँच छवटा भन्दा बढी रेडियोहरू छन् है, अधिकांशमा त्यसो हुँदा रेडियो रह्यो, कार्यक्रम आयो, यही कार्यक्रमहरूको भिडमा बहकिने मन पनि आयो, बहकिने मन लिएर म आएँ, तपाईँहरू हुनुभयो कार्यक्रम सुन्ने, अनि एक किसिमको सम्बन्ध भयो, म कहाँको मान्छे तपाईँ कहाँको मान्छे, एउटा रेखामा चाहिँ हामी एकै ठाउँमा उभियौँ। म कहिलेकाहीँ भन्छु नि कार्यक्रममा, तपाईँ जुन धरतीको जुन छेउमा टेकेर बस्नु भएको छ त्यही धरतीको अर्को छेउमा टेकेर म पनि बसेको छु, अनि जुन आकाशको छाना उडेर तपाईँ बस्नु भएको छ त्यही आकाशको छाना उडेर कतै म पनि बसेको छु, तर एउटा सम्बन्धमा बाँधिएका छौँ हामी, त्यो सम्बन्धलाई स्थापना गरियो रेडियोले। यही दिवस यो हाम्रो लागि पनि महत्त्वपूर्ण दिन फागुन एक गते आउँदैछ, त्यसैले पनि छवटा मुक्तकमा दुईवटा चाहिँ हामी रेडियोसँग सम्बन्धित पनि लिन्छौँ। तपाईँका फोनहरू पनि लिउँला 01-5260-6171, यो नम्बर खुला गरेका छौँ। म यतिखेर भने केही मुक्तक अघि सार्छु। शिव विवश घरती मगर खारा रुकुमका मित्रको मुक्तक हो यो, साताको छ उत्कृष्ट मुक्तक अन्तर्गतको पहिलो। दुनियाँका कुरा किन सुन्छस् यति धेरै, मनका कुरा मनमै किन थुन्छस् यति धेरै, दुनियाँका कुरा किन सुन्छस् यति धेरै, मनका कुरा मनमै किन थुन्छस् यति धेरै, आज मलाई प्रश्न गर्यो मेरै सिरानीले, ए मनुष्य त किन रुन्छस् यति धेरै, ए मनुष्य त किन रुन्छस् यति धेरै। धेरै धन्यवाद यो मुक्तको लागि। अर्को मुक्तक पनि म वाचन गर्छु, आशिका देवकोटा मरिन काफ्लेटार सिन्धुलीका हुनुहुन्छ। नजरैको तिखो गोली चलाएको आरोपमा पत्थर जस्तो मेरो दिल गलाएको आरोपमा, नजरैको तिखो गोली चलाएको आरोपमा पत्थर जस्तो मेरो दिल गलाएको आरोपमा, प्रशासनले तिम्रो नाममा पक्राउ पुर्जी काट्दैछ रे, आज फेरि मेरो मुटु जलाएको आरोपमा, आज फेरि मेरो मुटु जलाएको आरोपमा। चारवटा मुक्तक बाँकी छन्, तपाईँको फोन कलहरू पनि लिनु छ। अनि धेरै साथीहरूले भन्नुभएको कार्यक्रममा मुक्तक अलिक बढी लिन पाए हुन्थ्यो भन्नुभएको थियो तपाईँहरूले, अनि मलाई विशेष गरी जाजरकोटबाट यसै गरी रुकुमका अझ पनि रुकुमका पनि धेरै अझ गाउँबाट रोल्पाका गाउँहरूबाट कालीकोटबाट मलाई केही साथीहरूले एउटा सन्देश पठाउनु भयो। उहाँहरूको कुरा के थियो भने, हामी एकदमै ग्रामीण भेगमा बसेको व्यक्तिहरूको लागि चाहिँ गाउँमा छौँ हामी, फेसबुक चलाउँदैनौँ, तपाईँ कार्यक्रममा फेसबुकमा प्राप्त मुक्तकहरू मात्र लिनुहुन्छ, हाम्रो लागि पनि केही गर्नु पऱ्यो भनेर, र एकदमै सठिक लाग्यो त्यो कुरा, र केही पहल गऱ्यौँ हामीले के गर्दा ठिक होला म तपाईँसँग सल्लाह माग्छु, तर बहकिने मनमा अब एसएमएसबाट पनि मुक्तक लिने त्यो प्रक्रिया सुरु गर्न खोजिरहेका छौँ हामी। बहकिने मनको छोटकरीको रूप बिएम, बहकिने मनको बिएम टाइप गरेर तपाईँले मोबाइलको म्यासेज टाइप गर्ने ठाउँमा गएर बिएम टाइप गरेर एक स्पेस दिएर तपाईँको त्यसपछि तपाईँको के छ, कसरी अगाडि बढ्दा ठिक हुन्छ, तपाईँको छोटकरीमा तपाईँको सुझाव लेख्नुहोस् र 7799 तपाईँले पठाइदिनु होला, 2779 है, 7799 पठाइदिनु भएपछि कतिवटा मुक्तकसम्ममा हामीले लिँदा हुन्छ, फेसबुकबाट 6 लिइरहेका छौँ, अब उता एसएमएसबाट कतिवटा सम्म लिने हो, कसरी अगाडि बढाउन सकिन्छ, तपाईँको प्रतिक्रिया दिनुहोला, या त्यहाँ मुक्तक नै लिनु उपयुक्त हुँदैन कि के भन्नुहुन्छ तपाईँ, होइन तपाईँको प्रतिक्रिया दिनुहोला, त्यो एसएमएसबाट पनि मुक्तक लिने भन्ने त्यो सोच चाहिँ मैले लिएको छु, तपाईँ के भन्नुहुन्छ, यो तपाईँमा निर्भर छ, तपाईँको सल्लाह सुझावमा बहकिनी मनको छोटकरी रूप बिएम टाइप गरेर एक स्पेस दिएर आफ्नो प्रतिक्रिया टाइप गर्नुहोला त्यहाँ, अनि 7799 पठाउनुहोला, तपाईँ सबैले हुन्छ मुक्तक लिनुपर्छ एसएमएसबाट पनि भन्नुभयो भने, अर्को साता चाहिँ म त्यो कुरा हुन्छ अब हामी मुक्तक लिन्छौँ भनेर भन्नेछौँ। प्रेम सम्बन्ध छुटिएपछि अधिकांश व्यक्ति किन एकअर्कप्रति शत्रुतापूर्ण व्यवहार गर्छन् होला, 01-5260-671 यो नम्बर खुला गरेका छौँ। फेसबुकमा केही प्रतिक्रियाहरू आएका थिए। कविन्द्र कल्पित भन्नुहुन्छ, शारीरिक आकर्षण र स्वार्थ मानसिकताले सुरु भए छुट्टिएको सम्बन्धमा यस्तो व्यवहार देखा पर्छ, यदि साँचो माया भए त छुट्टिए पनि जिन्दगीभर माया र भावनात्मकताले एकअर्काको हित चाहनु पर्थ्यो, किनभने माया कहिले अन्त्य हुँदैन भनेर लेख्नु भएको छ। गणेश बहादुर बोहरा लेख्नुहुन्छ, जहाँ हिजोका प्रेमी र प्रेमिका बीच शत्रुता उत्पन्न हुन्छ हो त्यो उनीहरूको चोखो प्रेम थिएन होला, मात्र उनीहरूले त स्वार्थको लागि मात्र प्रेम गरेका रहेछन्, यदि चोखो प्रेम हो भने एकअर्काको खुसीमा रमाउनु पो पर्छ, के माया हासिल गर्नु मात्र हो र चोखो मायामा त त्याग तपस्या र बलिदान सबै हुन्छ भनेर। अमृता बिडारी लेख्नुहुन्छ, आफ्नो सबै कुरा उसलाई मानिएको हुन्छ र पनि उसले छोडेर जान्छ भने उसँग अब राम्रो बोली नबोल्नु नै ठिक हुन्छ, किनकि खाटो बसिसकेको घाउ फेरि कोट्याउँदा त्यसले झन् धेरै पीडा दिन्छ नि, आफ्नो टुटिसकेको मुटुलाई बारम्बार किन टुटाउनु भनेर होला दुश्मनी नजरले हेरेको भनेर। सन्तोष आर भारको विचार छ, धेरै मेहनतपछि बनेको एउटा सुन्दर घर उजाडिँदा रिस उठे झैँ सुन्दर सपना बोकेको प्रेम टुट्दा रिस उठ्नु स्वाभाविक नै हो भनेर। हेमन्त ओली भन्नुहुन्छ, जसलाई मन आत्मदेखि चाहँदा चाहँदै पनि माया त्यही माया धोका, अनि काँडी तारको जब बार बन्न पुग्छ अनि त्यो मायालाई सायद यस्तो व्यवहार गर्छन् होला भनेर लेख्नु भएको छ। विचार तपाईँको पनि आइरहेको छ, हामीले 01-5260-671 यो नम्बर खुला गरेका छौँ, अघि नैदेखि कोही पनि आउनु भएको छैन। कहिले खबर कहिले सन्देश गीत बजेको हुन्छ, कहिले खबर कहिले सन्देश गीत बजेको हुन्छ, हाँसो ठट्टा विज्ञापन र प्रीत बजेको हुन्छ, कहिले खबर कहिले सन्देश गीत बजेको हुन्छ, हाँसो ठट्टा विज्ञापन र प्रीत बजेको हुन्छ, मैले यसै कारण रेडियोलाई सहयात्री मानेकी हुँ, मेरै कहानी बजेको हुन्छ, अतीत बजेको हुन्छ, मेरै कहानी बजेको हुन्छ, अतीत बजेको हुन्छ। सबिना अधिकारी मुचोक छ गोर्खाका मित्रको यो मुक्तक। अर्को मुक्तक छ नवराज श्रेष्ठ थाप्रेक 5 नुवाकोट अहिले मलेसियामा हुनुहुने मित्र हो। जे जे थियो साइनो छुटेर गयो सिसासरी सम्बन्ध फुटेर गयो, जे जे थियो साइनो छुटेर गयो सिसासरी सम्बन्ध फुटेर गयो, अरे वाह कति स्वार्थी हुँदो रहेछ प्रेम, दिएको भन्दा दोब्बर लुटेर गयो, दिएको भन्दा दोब्बर लुटेर गयो। दुईवटा मुक्तक बाँकी छन्। 01-5260-671 यो हो है नम्बर। तपाईँ धेरैले प्रयास चाहिँ गर्नुपर्ने हो, तर फोन नआएको भएर मात्रै मैले अलि झुकिनु भयो कि भनेर यो नम्बर भने 01-5260-671 यो नम्बर खुला गरेका छौँ। प्रेम सम्बन्ध छुटिएपछि अधिकांश व्यक्ति किन एकअर्काप्रति शत्रुतापूर्ण व्यवहार गर्छन् भनेर। प्रवीण बर्तौला यही विषयमा भन्नुहुन्छ, सायद सबैभन्दा ठुलो चिज आफूले गुमाएको भएर पो हो कि भनेर। त्यसै गरी रिदम पाण्डेको विचार छ, जसले जति शत्रुपूर्ण व्यवहार गरे पनि चोखो माया गरेको हो भने मनको कुनै न कुनै छेउमा उप्रति माया त लुकेकै हुन्छ भनेर। नारायण सुवेदीको विचार छ, एउटा फ्याउरोले आफूले चाहेको अङ्गुरको फल टिप्न नसकेपछि त्यो अङ्गुर अमिलो थियो मैले खाएको भए पेट दुख्थ्यो भने जस्तै भएर शत्रुता बढ्छ होला भनेर उहाँले लेख्नु भएको छ। यसै गरी गणेश खनालको विचार छ, को भन्दा को कम भन्ने सोचाइले होला भनेर उहाँ लेख्नुहुन्छ। यसै गरी तिलक ठकुरीले लेख्नु भएको छ, त्यहाँ पहिलाको कसम र त्यो विश्वास टुटेको हुन्छ र मन टुटेको हुन्छ त्यसैले भनेर लेख्नु भएको छ। अब छेत्री हेमराजको विचार छ, जब मान्छेले माया धोका पाउँछ अनि जिन्दगीभरि सँगै मर्ने बाँच्ने कसम खान्छ तर ती सबै कुरा भुलेर सम्बन्ध तोडेर जान्छ अनि विगतको यादहरूलाई भुल्नको लागि अर्को विकल्प उसँग केही हुँदैन त्यसैले होला भनेर। केहीले अनुभव गरेको, केहीले अरूको देखेको, त्यो तपाईँले पनि अनुभव गर्नुभएको होला। प्रेम सम्बन्ध छुटिसकेपछि कतिपय व्यक्तिहरू चाहिँ त्यो प्रेम सम्बन्धमा, हिजो भइरहेको प्रेममा अब शत्रुतापूर्ण व्यवहार, अब त्यो नकारात्मक सम्बन्ध सुरु भइसकेको रिसरागहरू, त्यो पनि उत्पन्न भएको, हिजो त्यति राम्रो ठानेको मान्छे अब चाहिँ फिटिकै मन नपर्न थालेको, त्यस्तो किसिमको व्यवहार, त्यस्तो किसिमको भावना लिएका हुन्छन्। यस्तो किन हुन्छ भनेर कार्यक्रममा आज हामी कुरा गरिरहेका छौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँलाई सोध्छु। हेलो। हेलो हजुर, नमस्ते। नमस्कार। कहाँबाट को बोल्नु हुँदैछ? हजुर, जाजरकोट मस्कुटदेखि हरिबहादुर साई। ए हरिजी, जाजरकोटबाट। अनि विश्व रेडियो दिवस फागुन एक गते आउँदैछ है, रेडियो कतिको सुन्नुहुन्छ तपाईँ? नियमित सुन्ने गर्छु दादा। विशेष नियमित भनेपछि सबै सुन्नुहुन्छ, भए पनि विशेष के चाहिँ मनपर्छ रेडियोमा, तपाईँले खोजेको कुरा चाहिँ के हुन्छ? हजुर, साहित्यिक कार्यक्रम मनपर्छ मलाई। ए साहित्यिक कार्यक्रम। अब अर्को प्रश्न, प्रेम सम्बन्ध छुटिएपछि कतिपय व्यक्तिहरू चाहिँ एकअर्कालाई रिसराग गर्ने, शत्रुतापूर्ण व्यवहार गर्ने गर्छन् नि, किन यस्तो गर्छन् होला? हजुर, उनीहरूमा चाहिँ एउटा खेडिङ रूपमा मानवमा स्वार्थता हुन्छ, त्यो जुन एकछिनको भावुकतामा मात्र रमाउने गर्छन् र दीर्घकालीन असर के हो भन्ने कुरा बुझ्दैनन्, त्यही भएर होला दादा। क्षणिक स्वार्थ हुन्छ भनेको त्यो स्वार्थ पूर्ति भएपछि एकले अर्कोलाई छोड्छ भन्नुभयो होइन? हजुर हो, त्यो एकले अर्कोलाई छोड्छ, छोडिसकेपछि छुट्टिनेले जसले छोडेर गयो त्यो छोडेर जानेलाई रिस गर्छ नै, त्यो छोडेर जानेले चाहिँ जसलाई छोडेर आए आफूलाई त्यसलाई चाहिँ किन रिस गर्छ? त्यो रिस गर्नुको कारण चाहिँ उनीहरू अब अर्को नयाँ मान्छेलाई पाउँछन्, त्यसपछि गएर नयाँ मान्छेको सामु उसलाई चाहिँ भुलेर उसको अनगिन्ती कुराहरू काट्न थाल्छन्। एउटा अर्को बुँदा तपाईँले निकाल्नु भयो, त्यो अर्को व्यक्तिसँग प्रेम सम्बन्ध सुरु गरिरहँदाखेरि त्यहाँ बाधा उत्पन्न गराउन सक्छ त्यो हिजोको व्यक्तिले, या उसले गरिरहने आफूलाई गालीले, उसले गरिरहने हो हल्लाहरूले आफ्नो अर्को जिन्दगीलाई असर गर्न सक्छ, त्यसरी पनि त्यहाँनिर फेरि प्रतिकारमा उसले पनि गाली गर्ने या शत्रुतापूर्ण व्यवहार साँध्ने त्यस्तो हुन्छ होला होइन? यही भन्नुभयो तपाईँले। हुन्छ, तपाईँको मुक्तक राख्नुहोस् अब। हुन्छ। बगैँचाको फुल आखिर झरना नपरोस्, बगैँचाको फुल आखिर झरना नपरोस्, प्रेम गर्ने मान्छेलाई पाप वा श्राप गर्न नपरोस्, मङ्सिर पनि गइसक्यो वैशाख आउँदाखेरि, बगैँचाको फुल आखिर झरना नपरोस्, प्रेम गर्ने मान्छेलाई पाप वा श्राप गर्न नपरोस्, मङ्सिर पनि गइसक्यो वैशाख आउँदाखेरि, कोही कसैलाई छाती छानी चिच्याउँदै मर्न नपरोस्, बगैँचाको फुल आखिर झर्न नपरोस्, प्रेम गर्ने मान्छेलाई पाप वा श्राप गर्न नपरोस्। फुल फुलेपछि एक दिन झरेर जान्छ, फुल फुलेपछि एक दिन झरेर जान्छ, मान्छे पनि त साथी एक दिन मरेर जान्छ। फुल फुलेपछि एक दिन झरेर जान्छ, मान्छे पनि त साथी एक दिन मरेर जान्छ, मङ्सिर आउँछ अरू महिना पनि आउँदै गर्लान्, मङ्सिर आउँछ अरू महिना पनि आउँदै गर्लान्, यस्ता भाका यसै गरी सरेर जान्छ, यस्ता भाका यसै गरी सरेर जान्छ। नमस्कार, छुट्टिन्छ। तपाईँ कार्यक्रम बहकिनी मन सुनिरहनु भएको छ, सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन कार्यक्रम बहकिनी मन 101 रेडियोबाट बजिरहेको छ, 90 धेरै भन्यौँ, धेरै श्रृङ्खला। अस्ति मलाई गर्न मन लाग्यो कतिवटा रेडियो रहेछन् त भनेर हेरेको, 101 रेडियो पुगेछन्। रमाइलो सामुदायिक रेडियो ओखलढुङ्गाबाट पनि कार्यक्रम प्रसारण भइरहेको छ, मलाई पछिल्लो पटक प्राप्त भएको जानकारी हो यो चाहिँ। अरू रेडियोहरूको नाम मैले अघिल्लो श्रृङ्खलामा भनेको थिएँ, त्यसैले आज समय अभावले पनि भन्ने भ्याइनँ। न दुःख जलाएर जान्छ, न पीर जलाएर जान्छ, याद अजम्बरी हुन्छ, न शरीर जलाएर जान्छ, न दुःख जलाएर जान्छ, न पीर जलाएर जान्छ, याद अजम्बरी हुन्छ, न शरीर जलाएर जान्छ, अतीत नहो बल्झिहाल्छ पहिलो प्रेमको निशानी, न चिट्ठी जलाएर जान्छ, न तस्बिर जलाएर जान्छ, न चिट्ठी जलाएर जान्छ, न तस्बिर जलाएर जान्छ। लोकेन पिबिएस लोकेन्द्र जाजरकोटका मित्रको यो मुक्तक। अर्को मुक्तक पनि म वाचन गर्छु, अमीर नेपाल नुवाकोटका हुनुहुन्छ, यो अन्तिम मुक्तक हो, साताको छ, उत्कृष्ट मुक्तक अन्तर्गत। राष्ट्रिय समस्याको छलफल हुन्छ रेडियोबाट, राष्ट्रिय समस्याको छलफल हुन्छ रेडियोबाट, कतिपय पीडाहरू पनि हल हुन्छ रेडियोबाट, त्यसैले त सबैले राहतको महसुस गरेका छन्। जनताको माग पूरा गर्ने पहल हुन्छ रेडियोबाट, जनताको माग पूरा गर्ने पहल हुन्छ रेडियोबाट। कार्यक्रमको अन्तमा आइपुगेका छौँ। कोही मित्र अघिदेखि फोन सम्पर्कमा हुनुहुँदो रहेछ, म उहाँको मुक्तक नै सुन्छु, सायद जवाब फर्काउन भ्याउँदिन होला। हेलो, हजुर हजुर, नमस्कार, कहाँबाट को? नमस्कार दादा, जाजरकोट खगेनकोटबाट सञ्जय केसी। जाजरकोटबाट आउनुभयो, अलि परबाट अन्तिममा आउनु भएछ। तपाईँलाई म प्रश्नै राख्छु, प्रेम सम्बन्ध छुटिएपछि अधिकांश व्यक्ति किन एकअर्काप्रति शत्रुतापूर्ण व्यवहार गर्छन्? एक्काइस छुट्दाखेरि कस्तो हुन्छ भने दादा, के अरे, एकअर्कामा छुट्दाखेरि अर्को साथीसँग ऊ लटपट्टिएको देख्दाखेरि उसलाई रिस उठ्छ होला जस्तो लाग्छ मलाई। हुन्छ, तपाईँको मुक्त सुरु गर्नुहोस् ल, पछाडिको रेडियो अलिक कम गरिदिनुहोस् न आवाज। हजुर ल, म आजकल यसरी मोज गर्दैछु आफ्नै साथी बेचेर घर के वनभोज गर्दैछु मुक्तक भएन है तपाईँको, सिक्नु होला ल मुक्तक लेख्नलाई। नमस्कार, छुटिन्छु, कार्यक्रमको अन्तमा छौँ। धेरै कुरा भन्न भ्याउँदैनौँ कार्यक्रममा। तपाईँले मुक्तक पोस्ट गर्ने चाहिँ बहकिनी मनको फेसबुक पेज, फेसबुकमा BAHAKINE एक स्पेस दिएर MAN मन टाइप गर्नुभयो भने 79,000 भन्दा धेरैले लाइक गरिसक्नु भएको एउटा पेज आउँछ। झन्डै झन्डै 80,000 हारिमा लाइक गरेको पेज, त्यो पेजमा हामीले एउटा स्ट्याटस राख्छौँ मुक्तक हरेक हप्ताको कहाँ पोस्ट गर्ने भनेर। त्यसमा तपाईँले पोस्ट गर्नुभएको मध्येबाट 6 लिएर आउँछौँ र एसएमएसबाट मुक्तक पठाउन के गर्ने भनेर, लिने किन लिने भन्ने विषयमा हामी छलफलमै छौँ। अघि नै मैले भनेकोमा तपाईँले पठाउनु भयो भने मोबाइलको म्यासेज बक्समा गएर बिएम बहकिनी मनको छोड करी टु बिएम टाइप गरेर एक स्पेस दिएर एसएमएसबाट मुक्तक लिनु होला कि नहोला, कतिसम्म मुक्तक लिनु पर्ला, के गरेर त्यसलाई व्यवस्थित गर्ने होला, तपाईँको प्रतिक्रिया लेखेर 7799 पोस्ट सेन्ड गर्नुहोला, 7799। यदि भने कार्यक्रमको अन्तमा छौँ, कार्यक्रम सुनेर बस्नुहुने सबैलाई धेरै धन्यवाद। रेडियोका प्राविधिक साथीहरू, सधैँ कार्यक्रम सुनिरहनु हुने मित्र, आज पहिलोपटक सुन्नुहुने मित्र, फोन गर्दा पनि नलाग्ने मित्र, सबैप्रति आभार व्यक्त गर्छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि। प्रेम सम्बन्ध छुटिएपछि अधिकांश व्यक्ति किन एकअर्काप्रति शत्रुतापूर्ण व्यवहार गर्छन् भन्ने विषयमा आफ्नो विचार मुक्तकमा राख्दै अर्को साथसम्मको लागि ओझेल पर्छु। जब कसैले मायामा घात दिएको हुन्छ तब पीडा पाउनेले खुबै सम्झिएको हुन्छ। जब कसैले मायामा घात दिएको हुन्छ तब पीडा पाउनेले खुबै सम्झिएको हुन्छ अनि प्रयत्न गर्छ मन फर्काउन उसको, सक्दैन र त प्रेम घृणामा बदलिएको हुन्छ, सक्दैन र त प्रेम घृणामा बदलिएको हुन्छ। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। धर धरे रोने को मेरो मन मा आग लाउने को मेरो मन धर धरे रोने को तिम्रो पनि छाती भित्र आगदन कियो सधैँ भरि माया पाउन मुटु छल्कियो सधैँ भरि माया पाउन मुटु छल्कियो सिले रेटी रेटी तिखो छोरा चलायो तिमले माया अन्तै सार्यो जोरी पारी सबै हसायो हो चुले सिले रेटी रेटी तिखो छोरा चलायो तिमले माया अन्तै सार्यो जोरी पारी सबै हसायो हसी हसी अचानमा रेटने को जिंदगी नै डढेलो झै आगो सल्कियो सधैं भरी माया पाउन मुटु छल्कियो सधैं भरी माया पाउन मुटु छल्कियो डुबाई छाड़ो मन मिले मोटूलाई जिंदगी भर आंसू दियो चोखो माया लाउने लाई हो तिमीले त डुबाई छाड़ो मन मिले मोटूलाई जिंदगी भर आंसू दियो चोखो माया लाउने लाई अर्का को मन धर धरी रुवाउने को सुख सधैं टाढै बाट अन्तै तर्कियो सधैं भरी माया पाउन मुटु छल्कियो सधैं भरी माया पाउन मुटु छल्कियो मेरो मनमा आगो लाउने तिम्रो पनि छाती भित्र आगो दम्कियोस् सधैँभरि माया पाउन मुटु छल्कियोस्।